नमस्कार। समाज का विविध गतिविधि को संगालो कार्यक्रम ओजेल का खबर में छु म प्रेम सुनार। श्रोता, आज देखि सामुदायिक रेडियो स्काई बाट प्रसारण हुने ओजेल का खबर अब देखि थप विस्तृत र परिमार्जित गर्ने भएका छौं। स्तम्भ उनै हुने छन्, तर खोजी का क्षेत्रहरू धेरै हुने छन्। त हरेक सोमबार साँझ ठीक यसै समयमा सामुदायिक रेडियो स्काई बाट उत्पादन हुने ओजेल का खबर रेडियो गुल्मी र स्काई दुबईमा एकै साथ प्रसारण हुने छ। साथै इन्टरनेट अनलाइन को www.skyfm904.org लगन गरी संसार भर सुन्न सक्नुहुनेछ। साथै मंगलबार साँझ 7 बजे रुरु एफएम श्रृंगार, नयाँ एफएम अर्घाखाँची, रेडियो रिपब्लिक बुटोल र मंगलबारकै साँझ 8 बजे सामुदायिक रेडियो ढोरपाटनबाट पनि प्रसारण हुनेछ भने गुल्मी, अर्घाखाँची, बुटोल र बागलुङबाट सञ्चालित एक दर्जन भन्दा बढी अनलाइनहरूमा ओजेलका खबर 24 घण्टा सुन्न सक्नुहुनेछ। ओजेलका खबरको प्रधान विषय अनियमितता, भ्रष्टाचार, विकृति, विसङ्गति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिका अलावा समाजका सबै गतिविधिहरूलाई अबदेखि स्थान दिने भएका छौँ। त हाम्रो यही यात्राको आज हामी 151 श्रृङ्खलामा छौँ। आज हामी प्रस्तुत गर्नेछौँ गुल्मी हस्तीचौरका एक बिरामी युवाद्वारा जीवन रक्षाका लागि सहयोगको अपिल सम्बन्धी खबर र नियमित स्तम्भ जीवनको गोरेटोमा एकल महिलाहरूको कथा व्यथा सुनाउने छौँ। त अबको पौने एक घण्टा हामीसँगै रहनुहोला। यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी। नयाँ वर्ष 2070 को आगमन सँगै सुनमा शुद्धता, व्यवहारमा विश्वसनीयता, समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। आवास गहना गृह, सम्पर्क नम्बर 079-520-869, 98-473-098-94 र 98-473-21-201। प्रोप्राइटर धर्म विश्वकर्मा। सर्वप्रथम सहयोग सम्बन्धी खबर। केही हप्ता अघि ओजेलका खबरमा प्रसारित गुल्मी दर्लिङका अपाङ्ग अमृत विश्वकर्म लगायत अन्य असहायहरूका लागि विभिन्न स्थानबाट सहयोग भए पनि समय अभावका कारण आज ती सहयोगदाताहरूको आवाज प्रसारण गर्न सकेनौ। मात्र उनै अपाङ्ग अमृतको घरको चुहुने छानामा टिनको छाना लगाइदिनका लागि विदेशमा रहनुभएका नेपालीहरूले पठाएको आर्थिक सहयोगको खबर सुनाउन चाहन्छौ। गुल्मीको मुसिकोट 5 देउराली घर भई इजरायलमै कार्यरत ताप्लेजुङकी सुस्मिता कणेल, प्युठानकी कमला पुन, रूपन्देही जिल्ला रुद्रपुर 9 कविता ढकाल, गुल्मी जोहाङ 7 चिता भण्डारी र अमेरिकामा कार्यरत गुल्मीको पौदी अमराई 4 कैलाश केसीले स्वर्गीय पिता पुरनबहादुर केसीको स्मृतिमा 25,000 रुपियाँ, बागलुङको दर्लिङ गाविस वडा नम्बर 1 मलारानीका टिकाराम रायमाझी सोही स्थानका सुबोध केसीले संयुक्त रूपमा 45,000 रुपियाँ अमृतको घर छाउनका लागि पठाइदिनु भएको छ। सो सहयोग रकम विद्याका माता पिताले उनीहरूलाई हस्तान्तरण गर्नुभएको छ। सुनौ त्यस हस्तान्तरण कार्यक्रमको थोरै झलक। अब नयाँ जीवन पायो, अहिले कस्तो महसुस गरिरहेको छौ? अहिले म एकदमै खुसी छु, मैले यत्रो ठुलो अवसर पाएँ। सिनेमा सबैलाई मलाई मद्दत गर्नुहुने, म त सबैलाई म तपाईँहरूको जिन्दगीभर नै आभारी रहनेछु। तिम्रो घरमा गएर म त ओजेलको खबर बनाउन जाँदाखेरि तिमी रुन्थ्यौ, पढ्न पाए कस्तो हुन्थ्यो भन्थ्यौ है। आज त्यो सपना पुरा भएको छ, तिम्रो उज्जवल भविष्यको हामी कामना गर्छौँ। मेरो छोरीले त यसै त 6-7 पालि सहयोग गरिसकी, सबैलाई, कोही क्यान्सर भएकालाई, कोही मृगौला खराब भएकालाई, त्यस्तै दुखीहरूलाई सहयोग गर्दै आएकी छ। तर यो लायक काममा सबै लम्कान एकदम राम्रो छ, नलायक काममा कोही नलम्कुस्। यो सहयोग गर्नेलाई सबलाई मैले धन्यवाद भन्छु। यहाँको जीवन राम्रो होस्, एकदम राम्रो भएर जाओस्, अहिले खुट्टो नभए पनि यहाँलाई राम्रो सुख शान्ति होस्। मेरो छोरीले पनि गरिन गर्न सम्मान सबैलाई गर्दै गर्दै आएकी छन्, यो पनि धन्यवाद दिन्छु मैले। तर सहयोग गर्ने सहयोगदातालाई सबलाई धन्यवाद छ। धन्यवाद तपाईँको छोरी विद्या कार्कीले जुन अगुवाई गर्नुभयो, ओजेलका खबर विदेशमा सुन्दिएर, नेट मार्फत सुन्दिएर, उहाँका साथीहरू देश विदेशमा रहनुभएका, अमेरिकामा रहनुभएका केसी लगायतले जुन सहयोग गर्नुभएको छ त्यसका लागि धन्यवाद। तपाईँ यस घर बनाउने समितिमा हुनुहुन्छ, दर्लिङमा गएर टिनले छाएको घर चाहिँ बनाउनु जानुपर्छ हुन होइन रमेशजी? गर्ने हो। तपाईँलाई आज गर्व महसुस भएको छ परिवारलाई सहयोग गर्न पाउनु पर्दा? हजुर, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सहयोगदाता विद्या कार्कीका गीता मिनबहादुर कार्की र यसरी नै मानव उद्धारको क्षेत्रमा खट्दै जानु होला भन्ने विशेष आग्रह गर्दै विभिन्न संस्था आशा अपाङ्ग केन्द्रले जुन पढ्ने चाहना पूरा गर्यो त्यसै गरेर विदेशबाट सहयोग गरेर उनीहरूको चुहुने खरको छाना जहाँ म गएर आएको थिएँ एकदम म आफै भावुक भइरहेको थिएँ त्यो घरमा चुलो बोल्न सकेको थिएन र त्यस्तो अवस्थालाई हामीले जस्ताको तस्तो टिपेर ल्याएर जुन प्रसारण गर्यौँ हजुर मेरो बाबु उठेरै मर्थे भने मैले देख्ने पर्थिनँ अहिले सारा सारा धेर मेरो बाबु बाँचेछु मैले यति छुटकारा पाएँ अहिले म यस्तो छोराको पढ्ने चाहना पुरा होला चुने खरको छानोमा टिन छाइएला भन्ने सोच्नु भएको थियो तपाईँले तपाईँको हामी घरमा गयौँ त्यो चेली देख्यौँ मैले यस्तो सोचेको थिइनँ मेरो बाबुले यस्तो गर्नु पायो अहिले म खुसी भएँ खुसी कहाँ छ जुन व्यक्तिहरूले सहयोग गर्नु उहाँहरूप्रति ओजेलका खबर युनिट पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ र हामी आभारी छौँ एक दिनको खाना तिन दिन बनाएर खाएछु अब सुनौ गुल्मी हस्तिचौर एक जुकेपानी निवासी 18 वर्षीय श्याम घर्तीको जीवन रक्षाका लागि सहयोगको अपिल सम्बन्धी यो स्थलगत रिपोर्ट म यति बेला गुल्मीको हस्तिचौर गाविस वडा नम्बर 1 जुकेपानी स्थित एकजना गरिब विपन्न परिवारको घरमा छु र यहाँ एकजना 18 वर्षका किशोर गत 6 वर्षदेखि थला परिरहेका छन् उपचार गर्न नसकेर सुरुमा यिनलाई निमोनिया भयो निमोनिया बिरिँदै जाँदाखेरि मोटुले काम गर्न नसक्ने भएपछि यस परिवार बिचल्लीमा परेको छ यस परिवारको घरमा केही सिप नलागेपछि यसै हस्तिचौर गाविस वडा नम्बर 1 तरिखरका निवासी इन्द्रबहादुर कुँवरजीले लौन ओजेलका खबरमा बजाइदिनु पर्यो केही सहयोग हुन्थ्यो कि भनेर बोलाएपछि म यहाँ आइपुगेको हुँ र म यी कुमार घर्तीको छोरा वर्ष 18 श्याम घर्तीसँग कुराकानी गर्न गइरहेको छु बाबु तिमीलाई कहिलेदेखि यो बिमार सुरु भएको मलाई 6 वर्षदेखि सुरु भएको सुरुमा के भयो भन सुरुमा हात खुट्टाका गाँठ सुन्निने घाँटी बाङ हुने भयो त्यहाँपछि उपचार गर्दा गर्दै ठिक हुन लागिसकेको थियो फेरि पनि जागेर अहिले फेरि यस्तो एउटा तिमी त यो दोली गाविस वडा नम्बर 3 रहेको कालिका निमाविमा पढ्दै थियौ पढाइ चाहिँ कहिलेदेखि छाड्यौ मैले पढाइ छाडेको भदौ होइन असुविधादेखि हो कतै हिँड्न डुल्न पनि सक्दैनौ हिँड्न डुल्न सक्दिनँ छाती फुल्ले जस्तो हुन्छ हिँड्न भने सक्दिनँ यी कुमार घर्तीका तिनवटी छोरी तिन भाइ छोरामध्ये यी माइला हुन् र यी अब केही गरेर अथवा पढेर धेरै माथि पुग्ने उनको सपना चकनाचुर भएको छ भने अब गरेर हामीलाई पाल्ला भन्ने आश गरेर बसेका बाबुआमा छोराको ज्यान जाने हो कि भन्ने चिन्तामा परिरहेका छन् र म यी श्याम घर्तीका बुवा कुमार घर्तीसँग कुरा गर्न गइरहेको छु के छ तपाईँको उपचार गर्न सक्ने कोही जग्गा जमिन बेचेर उपचार गर्न सक्ने अवस्था छ कि छैन कहाँ कुन अस्पतालले तपाईँलाई यी छोरालाई यो यस्तो मुटु सम्बन्धी बिमार छ भनेर भन्यो अब मैले उपचार गर्न नसक्ने भएर आश्रम गरेको सक्दिनँ जो जग्गा जीवन जम्मा एउटा पाटा छ भैँसी एउटा छ एक हल बाटा छन् म उपचार गर्न नसक्ने भएर बसेको घर केही उपाय छैन तपाईँ उपाय छैन लाग्दैन कति खर्च हुन्छ भने छलाक खर्च जति फेला पार्छ भनेर भन्छन् त्यो छलाकको के बेचेर के गरेर उठाउन सक्छु मैले र के भन्न चाहनुहुन्छ सबैसँग मैले नसक्ने भएर मात्रै गरेको सक्दिनँ हजुर सहयोग गरिदिनुहोस् भनेर त्यहाँ हात उठाउँदै हिँड्ने गरे र यी बिरामी श्याम घर्तीको कोखामा उहाँकी आमा एकदमै रुँदै बसिरहनु भएको छ आमा गोमा घर्ती गबाट आँसु झारिरहनु भएको छ के छ केही उपाय छैन के लाग्छ तपाईँको छोराको उपचारको लागि सहयोगको लागि आग्रह गर्न खोज्नु भएको के हो भन्नुहोस् त्यही छोराको उपचार हुन्छ कि भनेर दिदी बहिनी दाजुभाइ दुःख दिएर हिँडी कि मा 5-6 दिन भयो हामी हिँड्न लागेको हिजो होरकोट गाविसँग गयौँ र 5-6 हजार लिएर उपति केही छैन पैसा छैन नि यसो कसैले सहयोग गर्नुहुन्छ भनेर हिँडे बाबु तिमीलाई पढ्ने धोका थियो होला अनि ठुलो मान्छे बनाउनुलाई भन्ने थियो होला के लाग्छ बाबु मेरो पढ्ने रहर थियो पढ्न घरमा कमजोरी स्थिति आइकल पढ्न जान पनि सकिनँ पढ्न मन लाग्थ्यो त्यहाँदेखि बिरामी भएर स्कुल जान नसकेर छोडेको के भन्न चाहन्छु म अब के हुन्छ नि सन्चो भएदेखि भयो भने म पढ्छु मलाई कसैले सहयोग गर्नुभयो भने सन्चो होला भन्ने आशा गरेको छु। यहाँनिर यस्तो अवस्था छ कि यो परिवार आर्थिक अवस्था कमजोर भएपछि छ वर्षदेखि छोरालाई थला पारेर राखिरहेका छन्। यो छ समाजको अवस्था, यस्ता दुखी गरिबहरूले उपचार गर्न समेत पाउन सकेका छैनन्। वास्तवमा शिक्षा, स्वास्थ्य र रोजगार एउटा मौलिक अधिकार भन्ने आवाज पनि विभिन्न दलले उठाइरहेका छन् र पनि यो व्यवहारमा लागू हुन सकेको छैन। एउटा उपचार गर्न पाउने अधिकार बाट समेत यी वञ्चित भइरहेका छन्, उपचार गर्न सकिरहेका छैनन्। यस्तो अवस्था छ यी गरिबहरूको। यहाँनिर स्थानीय छिमेकी एकजना चन्दा उठाउने काममा पनि सक्रिय हुनुहुन्छ। यहाँनिर हजुरको शुभ नाम चाहिँ के पर्यो? जानकी घरती। जानकी घरती, के छ अवस्था यिनीहरूको, के पाउनुहुन्छ तपाईँले, के सहयोग सङ्कलन गर्नुभयो? त यिनीहरूले अब त्यही घरमा कहीँ निवेक धिमेक गरेर चार ससु ल्याएर यसको अलिअलि उपचार गरेका थिएँ, यसलाई लाएन। अस्ति आइतबार म होइन हस्पिटल नै देखाउन पर्यो दिदी जाम भनेर लिएर आएर रेसिङमा देखाउँदाखेरि अब रेसिङले मुटुक सम्बन्धी हो, मुटुकमा पल परेको छ, गङ्गालाल हस्पिटलमा लानुपर्छ, यहाँ घरको स्थिति कस्तो छ, कति निकाल्न सक्नुहुन्छ पैसा भन्नुभयो। त्यसपछि घरको स्थिति त कमजोर छ सर, सकिन्न भने त्यहाँबाट गाविसबाट सहयोग माग्नुहोस्, उता गाउँबाट पनि सहयोग माग्नुहोस्। त्यसपछि त्यहाँबाट अलिकति 30-40 हजार गराएर बच्चालाई पठाइहाल्नुहोस्। उहाँ भरना गरेपछि यताबाट पैसा सहयोग उठाउँदै पठाउँदै उठाउँदै पठाउँदै गर्नुहोस् भनेर भन्नुभयो। त्यसपछि त बच्चालाई फर्काएर घर लगाएर त्यहाँबाट गाविसमा गएर सचिवसँग सिफारिस बनाएर एउटा स्कुलमा गएर स्कुलबाट हस्तिचो हिमालय स्कुलबाट 1,000 सहयोग गर्नुभयो। त्यसपछि कृष्ण रायमाझी सचिव कहाँ गए गएर उहाँहरूको देउडी कार्यदेव छ, उहाँहरूले निम्तहरू सुन्ने एउटा 5,000 उठाइदिनु भयो। काठमाडौँ गङ्गालाल हस्पिटलमा पठाउने हो, अब उता जाने उपाय केही छैन, अलिकति सहयोग पाइन्थ्यो कि भनेर प्रेम दाईसँग भेट गरेका छौँ। पक्कै पनि अब यी एकदम जीवन मरणको दुसाथमा रहेका यी श्याम घर्ती वर्ष 18 बाबुलाई पक्कै पनि विशेष गरेर हस्पिटलमा धेरै समाजसेवाको क्षेत्रमा काम गर्नुहुने मानिसहरू हुनुहुन्छ, उहाँहरूले पनि सहयोग गर्नुहोला। दोहोली त्यसै गरी छिमेकी मुसिकोट बडागाउँ लगायत देश विदेशमा रहेका मान्छेहरूले आफू सक्ने सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दछु। अन्तिममा यहाँहरूले के भन्न चाहनुहुन्छ? हजुर, मुटु हरियो बोल। हजुर, बोल्दिनँ, मुटु हरियो भयो। ल बाबु, अन्तिममा के भन्न चाहनुहुन्छ? मलाई कसैले सहयोग गर्नुभयो भने मलाई सञ्चल भन्ने आशा गरेको छु। स्कुल पढ्ने मन छ, स्कुल पढ्दा पढ्दै बिरामी छोडेको, मलाई सन्चो भयो भने मैले स्कुल पढ्छु र कसैले सहयोग गर्नुभयो भने मलाई सन्चो होला भन्ने आशा गरेको छु। यहाँ यी श्याम घरतीका बाबु आमा दुवै बोल्न सक्ने अवस्थामा हुनुहुन्न, बोल्न सक्दिनँ भन्नुहुन्छ, मुटु भक्कानिएको छ भन्नुहुन्छ, दुवैको आँखामा आँसु छ। यी हस्तिचोर एक जुके पानीका 18 श्याम घरतीलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले एसबिआई ब्याङ्क तम्गास गुल्मीको खाता नम्बर 20 91 52 41 40 24 39 NPR नम्बर फेरि एकपटक 20 91 52 40 24 39 NPR को नम्बरमा पैसा राखिदिन सक्नुहुनेछ। यही आग्रह गर्दै यहाँहरूले टिप दिनुहोला र सम्बन्धित गोमा घरती उनकी आमाको मोबाइल नम्बर 9806061936 नम्बर फेरि एकपटक 9806061936 सम्पर्क समेत गर्नुहुन आग्रह गर्दै पुनः यो परिवारलाई सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राख्दै म बिदा चाहन्छु। धन्यवाद। पढ्न मन लाग्थ्यो त्यहाँदेखि बिरामी भएर स्कुल जान नसकेर छोडेको। सहयोग गरिदिनुहोस् भनेर त्यहाँ हात उठाउँदै हिँड्दै अरे टु घरियो बोल। हजुर, म बोल्दिनँ, मुटु घरियो भयो। झरनामा बगी जाने पहरा तो आँसु ओठ भरी बेथा लुकई कसर महासु उपत त्यति केही छैन, पैसा छैन नि, यसो कसैले सहयोग गर्नुहुन्छ यो हिँडे मेरो पढ्ने रहर थियो पढ्ने, घरमा कमजोरी स्थिति, अहिले पढ्न जान पनि सकिनँ, पढ्न मन लाग्थ्यो त्यहाँदेखि बिरामी भएर स्कुल जान नसकेर छोडेको। Que garyo, que garyo.